على رسول الكريم. أما بعد، أعوذ بالله من الشيطان الرجيم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون. صدق الله العظيم. دوستو بزرگو اور عزیزو، اللہ کا فضل احسان ہے کہ رمضان کے آخری جمعہ تک ہم لوگ پہنچے. بہت سے لوگ الوداع وغیرہ کا لفظ استعمال کرتے ہیں، لیکن ہمارے حضرت معاشا کا بھی شعر پڑھتے تھے، وللہ الحمد کتم الین و رسید بنور آخری بات بڑی ہمت مردان ماں. اللہ کا شکر ہے کہ آخری رمضان تک پہنچے. ہم نے روزہ رکھا، تلاوی پڑھی، اللہ تعالیٰ نے ہم کو ہمارے صالحہ سے نوازا. یہ بہت بڑی خوشی کی بات ہے. مہمان آئے اور خوشی خوشی چلا جائے، یہ بھی بہت بڑی نعمت ہے. اور ایک بات عرض کروں، بزرگوں میں رہنے سے بہت بات یہ ہوتی ہے، حضرت مولانا ابر الحر صاحب رحمہ اللہ برابر حضرت خانی کی حضرت امام محمد احمد صاحب کتنے میں جاتے تھے، برابر پتہ ہی نہیں چلتا تھا کون شیخ ہے کون مرید ہے. مولانا محمد احمد صاحب بے انتہا ان کا ادب، وہ بھی بے انتہا ادب، کوئی پیر مرید نہیں تھا، لیکن بزرگوں کی زیارت کے لیے وہاں ابر الحر صاحب جاتے رہتے تھے. جب وہ سلسلے بھی نہیں تھے، وہاں محمد احمد صاحب رکھ بندی تھے، وہ سلسلے تھے، لیکن ان کی خدمت میں جاتے تھے. حضرت ماں آپ لوگ نہیں صاحب کو پوری جو عزت خانی تھے، وہ بھی حضرت ماں محمد احمد صاحب کی خدمت میں جاتے تھے، جبکہ عمر میں بھی چھوٹے تھے، سلسلہ بھی الگ تھا، کوئی بہت بڑے عالم بھی نہیں تھے، لیکن اس نسبت کی بنا پر جاتے تھے. اگر اس نسبت کی تھی تو ایسا حضرت مولانا عبد الغنی صاحب رحمۃ اللہ علیہ پھول پھول جو بالکل دیہات چند چند لوگوں کی آبادی باغات جھاڑ یا اسی میں وہاں تشریف لے گئے ماں عبد الغنی صاحب اور کہا کہ محمد احمد کے دل سے لے کر کے آسمان تنور کی دری لگی ہوئی ہے، وہاں جاگیوں میں آئی ہے. یہ ماں محمد احمد صاحب، ماں عبد الغنی صاحب بہت بڑے عالم بھی تھے، ماں محمد احمد صاحب کوئی بہت بڑے عالم نہیں تھے، لیکن ماں ابرا الحر صاحب سے آدمی جتنا پڑھ ہی جاتے تھے ہفتوں. ماں عبد الغنی صاحب اس نسبت کی وجہ سے جو نسبت خداوندی ان کے قلب میں تھی اس کی لحاظ سے، اور یہ جا کے کہا کہ محمد احمد کے قلب سے لے کر کے آسمان تک نور کی دری لگی ہوئی. یہ ہمارے بزرگوں کی تواضع تھی، یہ بزرگوں کی تواضع جو بڑے تھے تبھی آتے تھے، آج چھوٹے بھی ملنے تک روانہ نہیں ہوتے. بھائی صاحب باپ مرید بھی میرے ہیں، لیکن ملنے تک روانہ نہیں ہو، لیکن ملنے مسافہ کرتے ہیں، ملے گا کوئی بات نہیں، لیکن کبھی نہیں مل سکتی. حضرت مولانا ابر الحر صاحب رحمہ اللہ پاکستان گئے، مولانا یوسف صاحب بن نوری تشریف لائے، ماں ابر الحر صاحب شاگرد تھے ان سے، ماں یوسف بن نوری نے بیان دوسرے شاہ سے ملنے کے لیے آئے. ماں ابر الحر صاحب نے کہا کہ حضرت آپ تشریف لائے میرے ملنے کے لیے، میں تو آپ کا شاگرد ہوں. کہا اس سے کیا ہوتا ہے؟ حدیث ہے القادم یذام، آنے والے کی زیارت کی جاتی ہے. باقاعدہ مسافر بیٹھ کر کے ماں ابر الحر صاحب سے ملنے آئے شاگرد سے. یہ چیزیں مستحضر میرے ساتھ بڑے لوگوں کے سامنے بھی نہیں رہتی. اخاتوں سے دو چار کتاب کا پڑھ لیتے ہیں، اسے سمجھتے ہیں ہم سب کچھ ہو گیا، ہم کو کسی ملنے کی ضرورت نہیں. یہ بہت شیطانی مغلطہ ہے، رہ جاؤ گے جہاں ہو وہیں رہ جاؤ گے، آگے بڑھ نہیں سکتے. رمضان شریف اللہ تعالیٰ نے مبارک مہینہ بنایا اس کو, مبارک مہینہ بنایا ہے اس کو. شہر العظیم, شہر عظیم ہے. جب یہاں پہ ہم پہنچے تو اللہ کا شکر ادا کرنا چاہیے. اسی پر حضرت ماں ساؤ دادا بناتے ہیں للہ الحمد کے نمود ریم رسی ریم بلوم. آپ کی بات بڑی ہمت مردانے ماں, ہمت مردانہ کہ ہم نے گرمی میں روزہ رکھا, یہ آپ کے اللہ توفیق سے ہوا ہے. ہم اس سے خوش ہیں کہ آپ نے یہاں تک ہم کو پہنچایا. حضرت ماں بڑا صاحب رشید آتے ہیں, معمولی بات نہیں ہے. مرجعول علماء حضرت ماں شاہ اللہ مہربان مارا محمد احمد ہی سے ہو سکتا, مرجعول علماء تمام علماء مہربان آتے تھے, کیونکہ اس نسبت کی قدر تھی, سلسلے کی قدر نہیں. کچھ نسبت جو قلب میں نسبت خداوندی تھی, کچھ کی قدر اس کے لیے سب جھکے. حضرت بادشاہ اور سدا شاہ کے بارے میں ان کے استاد ہے حضرت شاہ عمران شاہ بریاری استاد تھی. دیوبند کا سفر انہوں نے بند کر دیا تھا, لیکن بادشاہ اور سدا شاہ کیا ہے وہ نسبت کے لیے شاگرد کیا ہے. اور فرماتے تھے جو اچھے دعا کرو اس بوڑھے استاد کے لیے, دعا کرو. میں خود اس بوڑھے استاد مجھے بول نہیں سکتا تھا, وہاں بچے اتنے بڑے آدمی تھے, لیکن اس نسبت کے قدر ہے. خود حضرت مولانا علی میاں نے مجھ سے میرے سامنے پوچھا ماں برا محمد احمد صاحب سے کہ حضرت آپ کے زمانے میں بڑے بڑے بزرگان موجود تھے, آپ نے شاہ بدر علی نام سے کہیں درو پیدا کیا, جبکہ وہ جامع آزاد کے وہ بھی فارغ تھے, بخاری شریف ان کو زبانی یاد تھی. انہوں نے ماں یہ نہیں کہا بہت بڑے عالم تھے, ماں محمد علی سامنے کی بات ہے, سفر میں جا رہے تھے, تو یہ نہیں کہا جو بہت بڑے عالم تھے جامع آزاد کے فارغ تھے. نہیں فرمایا عجیب و غریب نسبت کے حامل تھے. ہمارے شیخ بغیر مشہور نہیں تھے, لیکن عجیب و غریب نسبت کے حامل تھے. کوئی نسبت ملاپا میں جھوٹ گیا, نسبت بھی کوئی چیز ہے مولانا, اللہ سے نسبت, نسبت صوفیہ غنیمت ہے. صوفیہ نسبت بہت غنیمت چیز ہے. یہی بھی کر کے ہمارے حضرت نے شاہد نے علامہ کو بھیجا کہ حضرت یہ ہے, آپ بھی اسی طرح توجہ کیجیے. اس میں اشارہ عبا کی طرف تھا, شیخ کی ہوئی خدمت جو کیا, تعلیم اور تربیت کیا, اسی انداز سے کیا ادب کے ساتھ. یہ نہیں کہا کہ آپ ہی نسبت کو حاضر کی گئی, یہ لکھ میرے ذریعے سے ہے نسبت شکریہ غنی مرے شکرا. اللہ کی نسبت جو ہے ماں باپ کی نسبت ہے, اسی طریقے سے اللہ سے نسبت, اپنے معبود کی نسبت, اپنے خالق کی نسبت, یہ بہت بڑی غنیمت ہے جس کو حاصل ہو جائے دنیا میں. بہت سے آئے چلے گئے, خالی پوری چلے گئے, اس طرح پڑیں گے دنیا اللہ سے تعلق پیدا کرنے کے لیے, نسبت پیدا کرنے کے لیے. حضرت خواجہ محمد معصوم فرماتے ہیں مجھے تعجب ہے کہ جن لوگوں کے قلوب میں اللہ کی محبت ہے وہ کیسے زندہ ہے. اللہ اس گلی میں آگے تک تو پتہ چلے گا, اور اوپر پر رہا میں کچھ نہیں معلوم ہوگا. یہ زمین آسمانی تھی گھر, اس زمین کے لیے آسمانی کچھ اور ہے, ابر بادل تھی گھر. اس دنیا کے لیے پانی اور بادل الگ الگ ہے. اس طرح پہ اس گلی میں آؤ تک پتہ چلے گا. اس گلی میں جو ہے دوستو جتنے مشائخ بڑے ہیں سب اہل علم سے نہیں بڑے, اہل علم تھے. آج اس طرح اللہ پتی پانی پتی معمولی معلوم مارا کوئی ملو ہوتی ہے. علم اللہ مدن جانا کہتے تھے کہ اگر مجھ سے اللہ پوچھے گا تم دنیا سے کیا لیا ہو تو میں آج اس طرح اللہ پانی پتی کو پیش کروں گا. ایسے بڑے آدمی, لیکن وہ یہ کہتے ہیں کہ میں پہلے بھی نماز روزہ کرتا تھا, لیکن مشائل کی خدمت میں جانے کے بعد اس نماز ہونے کی کیسے بھی کچھ اور ہوگی لکھے سدا دیکھنے کے لیے. ہم لوگ ہنسی مقصد سب کہتے ہیں سب سر کے کیا ہی کر پڑے ہمیں سب سے سب کو ان علوم پر چل ہے. اللہ تعالیٰ اپنے فن و کرم سے اس نسبت صوفیہ سے ہم سب لوگوں کو مرصع فرمائے. یہ رمضان شریف کسی لیے اسی کی یاد دہانی کے لیے इतना बने दोस्तों बुजुर्गो इस रमजान में तो खुशी करो, छोड़ो जरा अपने नफ्स को छोड़ो, दावाए इल्म को छोड़ो, दाए इबादत को छोड़ो, झुको अल्लाह के सामने देखो क्या मिलता है तुमको। अल्लाह ताला हम सबको इसकी तौफीक मरम्मत फरमाए। ये असल दौलत नहीं है अल्लाह से ताल्लुक व निस्बत, किसी को शाखा फरमाए निस्बत से सूफिया गनीमत, सूफिया की निस्बत बहुत गनीमत चीज है। सूफिया की निस्बत क्या मतलब? अल्लाह की निस्बत, अल्लाह की निस्बत बहुत गनीमत है। अल्लाह हम सबको तौफीक, बुजुर्गो अगर किसी शेख के किन ले गए ये चीज नहीं मिली, कुछ नहीं मिला तुमको, अल्फाज तो मिली है बड़े असल में अल्फाज हैं किताबें हैं, लेकिन वो निस्बत तो सीने से जो मिलती है वो और ही है। काफी सला पानी पर भी लिखते हैं कि नूर पाती सल्लल्लाहु अलैहि वसल्लम असीने दुर्वेशा पाए जो हुजूर के नूर पाती को दुर्वेशा के सीने से हासिल करो, वो किताबों से हासिल नहीं होगी। बालों कहते हैं फुर्सत नहीं मिलती, वो फुर्सत वहां मिलेगी जानोगे, किताब कोई चीज नहीं। अल्लाह ताला हम सब लोगों को इस नस्बत बाकी से मुरस्ता फरमाए। हम सब खाली है इल्ला माशाअल्लाह, मैं सबको नहीं कहता, उसी की फिक्र में बुजुर्गों की फिक्र में जाया जाता है, उसी की फिक्र में सदन में बुजुर्गों की फिक्र में रहा जाता है। हम लोग रहे हैं कितनी मुशक्कत है, जो जरिए माते सकती हूँ मैं दामाद था उनका, कुछ नहीं बना है उस नस्बत के तहत। कुछ बुजुर्गों ने कहा है कि बगैर झूठी सीधी ये नहीं कुछ मिलता, रामा दत्थानी का झूठी सीधी नहीं बगैर झूठी खाए में कुछ नहीं मिलता, खूने दिल पीने को और लगते फिकर खाने को ये गजा मिलती है, जाना तेरे दीवाने को तो इतनी बदले तो रूठों को फूलों के कुछ नहीं मिलेगा, वही खाली आओगे वहां पर। ये रमजान तुमको कुछ देने के लिए आया है, अपने को मिटाओ तब कुछ मिलेगा, और अनानिया तफरी सकम्बुल वजूब रहेगा कुछ नहीं मिलेगा, वैसे ही खाली खाली जाओगे। इस जना पर ये रमजान मेरा आना मेरे दोस्तों इन उलू के लिए है, जो आदमी मुझे भी ये दौलत हासिल हो, कोशिश किया है बहुत किया है हम लोगों ने कोशिश किया है, अल्लाह ताला उस कोशिश को कामयाब फरमाए। हमारे हजरत को अखीर दफन कर रही है, अखीर असलाम होता था बेकाम हो जाते थे, हम लोगों को राजे थे भाई हासिल करो कुछ, और इतना सख्त नहीं इसे सख्त सर जुमला कर देते। इस जना पर पूरे दिल पीने को लड़के बिगड़ खाने को ये रजा में तीस जाना तेरे दिमाग। अल्लाह ताला हम सबको इस नियमत से नवाजे। इस दौरान मैंने कहा कि रमजान जो पहुंच गया खैर खूबी के साथ आ रहा है तो शुक्र अदा करो, अलविदा अदा करने की जरूरत नहीं। अगर वहां रवह का बात इसी पर आई थी कि बराबर तशरीफ जाते थे वहां मोहम्मद अहमद साहब रमजान में भी आते थे, मौलाना हबीब रहमान आदमी भी आते थे, मौलाना अलीमी भी आते थे, तमाम उलमा हिंदुस्तान वहां मोहम्मद अहमद साहब के जाते थे, जबकि शराही आलिम नहीं थी, लेकिन वो नस्बत थी जो खुदा की, जिससे उन्होंने कहा कि अजीब व गरीब नस्बत नक्शबंदियां रखते थे उसके लिए हटाए जाते थे। उस नस्बत की किसको कदर के थे लोगों को मालूम ही नहीं कि नस्बत भी कोई चीज है। इस जगह पर उस नस्बत के लिए अकाबे रुजू होते हैं जो बजाही आलिम ही नहीं बजाही बचा रहा हूं नहीं समझे, और मौलाना का हाल ये था मां मोहम्मद अहमद साहब का ये मां अबरा उलहन साहब को इतना मानते थे शेखों के और माने बैठे थे सामने बैठते थे, जब जाने लगते थे मां अबरा उलहन साहब तो मां मोहम्मद अहमद साहब कहते थे हम लोग से देखो अल्लाह का शुक्र है कि मौलाना खुशी खुशी जा रहे हैं हमसे, हम लोग कहते थे जब सांस लेते थे राह के हजरत महाबाबा रजब की उम्र में भी छोड़े थे वो, और बिल्कुल मुरीदों के आते थे लेकिन हजरत उनको पीरों से बढ़ के समझते थे, और ये जब जाने लगते थे चले आइए मौलाना हम लोग चाहती हैं हजरत का चीफ ले गए खुशी खुशी गए, यही बड़ी नेमत है। इतना अपने पीर भाई भी नहीं थे, नहीं डरते थे, उस निस्बत जो ऐसे डरते थे कि हजरत माँ अबरा रहकर खुद कभी दीदी ने पैदा हो जाए हमारी तरफ से, इतना इकराम, इतना इकराम मैंने नहीं देखा। छोटे नहीं थे हजरत, एक ही कमरा था हमारे मदरसे में, माँ अबरा रहकर खुला रहे थे, खुद बैठे थे घर, खुद बैठे रहते, कहा जगह नहीं थी, क्या हमारा कमरा तो एक ही छोटा सा है ना, लेकर नहीं गुजरा, उसी में माँ बाप रहकर घर सुना लेते थे और खुद बाहर हम लोग भी जगह हो गए थे, वहां मोह मजा रहता। मेरे दोस्तों ये दीन है, जरा आपका अदब है, थोड़ी थोड़ी बातें नाखुश हो गए तो महरूम रह जाओगे, वहां कुछ नहीं मिलेगा। अदब बा अदब बा नसीब, बे अदब बे, जो अदब हो रहा था तो उसी को कोई मिलता है, जो बेअदबी करता है उसे क्या मिलेगा। इस बिना पर मैं दोस्तों बुजुर्गो इस रमजान के कदर कर लिया है, अब मुझे तो उम्मीद नहीं कि मैं आ सकूंगा, बीमारियां ऐसी हैं, इस वजह से अभी पहले मजबूत सोचाई से पहले बात से समझ आता है। हजरत मोहम्मद साहब से सरकार विषय जरूर याद आया था, वजन जाहिद हम लेकिन नमूल रहे गुरफी रहे बदोश, आप ही बात बड़ी बड़ी रहमत, आप ही मुबारकबाद हो हमारी बहादुरी पर के हम यहां तक पार घाट लगा दिया हमने लोगों को। इस बिना पर अल्लाह ताला ने अखीर अशर तक पहुंचा दिया हमको, हमको अल्लाह का शुक्र अदा करना चाहिए। अल्लाह ताला ने हमको रोजा रखने की तौफीक दिया, कुछ तिलावत करने की तौफीक दिया, कोई बयान सुनने की तौफीक दिया, दरूद शरीफ पढ़ने की तौफीक दिया, तिलावत करने की, सब उन्हीं की तरफ से, और तौफीक में अल्लाह तौफीक अल्लाह की तरफ से। मैं समझता हूं कि मुझसे सभी लोगों ने तिलावत किया होगा, मैं भी माफी पड़ी है। मैं आप लोगों को मैं पुरुष समझता हूं, इतना मैं इतना कर ही नहीं सकता था, मतलब देखिए बीमारी मुझे अफसोस भी है, लेकिन बीमारी भी एक इबादत है। एक साहब आए काबा शरीफ खाना काबा में मक्का मोहर में आए, हजरत हाई साहब सामने रोने गए, क्या हजरत बीमारी की वजह से यहां आ नहीं पाता, हरम में आ नहीं पाता। फरमाए ये शख्स आरिफ नहीं है, अब बताइए ये शख्स आरिफ नहीं है, अगर आरिफ रहता तो ये समझता कि यहां आके इबादत करना जैसे शर्म की बात है, यह बीमारी की वजह से न आना यह भी शर्म की बात है कि अल्लाह ने उसको रोक दिया, पर आगे रहो अगर भाई इमदादुल्लाह साहब मारे पड़ती था। बारह अल्लाह ताला ने हम सबको यहां तक पहुंचाया, अल्लाह का शुक्र अदा करना चाहिए, अल्लाह ताला के एहसान मानना चाहिए कि यहां तक पहुंचाया। खास तौर से मैं अपने लिए दुआ का तारीफ हूं, बीमार था शुरू में तो बिल्कुल नाउमीदी से हो गई थी, अगर मैं मालूम होगा ब्लड प्रेशर लो हो गया था, 60 से 5 कम हो गया था, सब डॉक्टर हाथ पर खुल गया, मैं तो नहीं रह रहा था। डॉक्टर को लोगों ने दिखाया, डॉक्टर ने कहा कि मेरे को तो अस्पताल में दाखिल करने चाहिए था आप लोगों को बच्चे के लिए, उस साधन में मैं आया हूं यहां भी एक आदमी थी। बहरहाल ये सब तो होते ही रहता है, अल्लाह ताला अपनी इबादत पर अपनी रजा पर खुशनुदी पर मौत दे, मुबारक मौत है। बहरहाल मैं आया, अल्लाह का शुक्र है कि जो कुछ हो रहा है बोल रहा हूं ये भी अल्लाह ताला का शुक्र है। बहरहाल अल्लाह ताला ने यहां तक पहुंचाया हम सबको, इसका शुक्र अदा करें, बकिया रोजों के लिए दुआ करें कि अल्लाह ताला उसको भी पूरा कर ले, शरायत के साथ आदाब के साथ पूरा कर ले, कि तो बड़ा मतलब आए अपने रजा और खुशनुदी का जरिया बनाए। असल बात यही है, अपनी रजा और खुशनुदी खुश होने का जरिया इसको बना ले, समझे और हम कोशिश करें इंशाअल्लाह नबी, अल्लाह से जब कोई कमी नहीं है, अल्लाह के दूध में और बख्शी में कोई कमी नहीं है, अल्लाह ताला हम सबको खुलूस अदा फरमाए। मैंने पहले अच्छे चलाव किया, पहले रमजान भी किया होगा, अब ये है उसमें ये है कि पहले तकवा की कोशिश क्या, अल्लाह ये रोजे की वजह से तकवान को हासिल हो जाए, ये तो दुआ है। अब ये देखना है कि कब तकवा कितना हासिल हुआ। यही मेरा पैसा आज को पड़ा मैंने या आज जो है नदी ने आ बनो कुछ ही बाले के मुश्किया कमा कुछ ही बाले नदी में कब्र को मिला आज रखू तब तक हो चाहे मुस्तकी हो जाओ। अब अखीर वक्त आया है जो आज मानेगा कि कोई तकवा हासिल हुआ या नहीं। मैं भी जिम्मेदारी का मालूम करूं और आप भी जिम्मेदार। एक दवा देता है हाजी देखता है कि इसका क्या असर हुआ। कुवत की दवा देता है डॉक्टर देखता है कि कुवत बनी कि नहीं बनी देता है। इसे तकवा के वसूल के लिए रोजा रखाया गया है, आपको तिलावत कराई गई है, बयान सुनाए गए हैं ताकि तकवा का सजा हासिल हो जाए। एक वाक्य याद आया हजरत मां हामी रमजुल्ला देवी मां से लखनऊ तस्वीर ले गए, हसीम का इलाज हो रहा था। एक दिन हसीम साहब ने खुदावत किया और जितनी चीजों का परहेज था सबको खिलाना शुरू कर दिया। हसीम मदाज हामी ने कहा गया हजरत आप सब चीज करके मना की आप सब खिला रहे हैं हमको। यहां देखो हमने दवा किया है उसका अंदाजा लगाना है कि तुम्हारे अंदर कितनी कुवत सेहत पैदा हुई है। ये अच्छी रमदान इसीलिए है इसको देखो कि कितना तकवा आया है। वो जो तकवा की तरफ तरबीत दी गई थी अब तुम देखो कि तुमने तकवा हासिल किया है। ये तो उस सेहत का इलाज माधानी से कहा उन्होंने कि अब तक तो धानी खुद हफ्ता परहेज कराते थे गुड़ न खाओ ये न खाओ अब सब खिला रहे हैं। कहा मैं इसलिए खिला रहा हूं कि मेरे दवा का कितना असर हुआ आप पर कितना आप बर्दाश्त कर सकते मत परहेजी को इसलिए मैं खिला। इसी तरह ये तकवा का जमाना जो अकीर है उसमें इसको भी देखना है कि हमारे अंदर कितनी सलाहियत पैदा हुई कितनी पारसाही पैदा हुई कितने मामलात की सफाई पैदा हुई कितनी अल्लाह से नस्बत में तरक्की पैदा हुई। इसके हर वक्त हमें इम्तिहान है हर वक्त इम्तिहान है। कुरान कहता है खलक अल इंसान इंसान को पैदा किया मौत और हयात को पैदा किया लियब्लुवकुम अय्युकुम अहसनु अमला है कि नहीं। हर वक्त इम्तिहान में हम हैं जो बैठे हैं वो भी इम्तिहान में कि हम बयान कर रहे हैं खुदकुशी कर रहे हैं कि नहीं। आप तो सब खुदकुशी की सुन रहे हैं मेरे कहने में खुदकुश के खिलाफ बात भी हो सकती है इससे भी डर लगता है बोलने में भी। इस जगह पर अल्लाह ताला से दुआ भी करें अल्लाह ताला से कि अल्लाह ताला रमजान शरीफ को हमारे लिए मुबारक फरमाए खैर बरकत के हुसूल का जरिया बनाए नस्बत मुअल्लाह मोहब्बत इलाही के पैदा करने का इसको वसीला बनाए। बड़े साहब सब कुछ हासिल कर लिया तुमने और अल्लाही से ताल्लुक नहीं पैदा हुआ क्या किया इधर देखा उधर देखा। हमारे बुजुर्ग हैं उनको इसलिए बहुत पसंद है अपने ही पता पहले बहुत पसंद है। इधर देखा उधर देखा इसे देखा उसे देखा न देखा यार को अब यार में देखा तो क्या देखा दुनिया में आके है कि नहीं। उमदर से इधर देखा उधर देखा इसे देखा उसे देखा न देखा यार को अब यार में देखा तो क्या देखा दुनिया में क्या आए थे दुनिया में इधर उधर देखने के लिए नहीं आए थे यहां भी अल्लाह को देखने के लिए आए थे कि अल्लाह की क्या फरमाई क्या है उनका जूट क्या है उनकी सखावत क्या है उनकी इज्जत क्या है उनकी जलालत क्या है इन चीजों की शराब के लिए तुम यहां आए हो। मन आरफ नफ्स हो आरफ रब हो जो अपने को पहचानेगा वही खुदा को पहचानेगा जो अपने को जिहालत से पहचानेगा तो अल्लाह को इल्म से पहचानेगा जो अपने को कमजोरी से पहचानेगा तो अल्लाह को कुवत के साथ पहचानेगा। और जब तुम खुदे अपनी की कुवत पहचाने हो तुमको खुदा कुवत क्या नजर आएगी तुमको कुवत कहां से आएगी तुम बार बार पढ़ते हो राहरा कुत इला बिल्ला तुम नमाज के लिए भी नहीं आ सकते थे अजान होती थी क्या पढ़ा जाता है हाई अदसरा आओ क्या कह रहा था मैं आ रहा हूं ये नहीं कहता है बोले कायदे जी मैं आया हूं दौड़ा हुआ आ रहा हूं ये नहीं कहता لا حول ولا قوة إلا بالله. إلا وحده مجيب نہیں آ سکتا جب تک آپ قوت نہیں دیں گے, آپ توفیق نہیں دیں گے ہم مجیب نہیں آ سکتے. کتنے لوگ بھاگ جاتے ہیں. ایک بہت بڑا امیر تھا, گھوڑے سے سفر کر رہا تھا, اس کا سائی بھی تھا خالی بھی تھا. دوہر کے وقت میں امیر نے کہا کہ دیکھو تم نمازی آدمی ہو, اچھا تھا امیر کی دوائی نہیں, امیر اچھا آدمی تھا. اس نے اپنے خادم سے کہا کہ تم نماز پڑھ لو, تم نمازی آدمی ہو, میں تمہارا انتظار کروں گا. اس نے کہیں اچھی بات نہیں, پہلے زمانے کے امیر بھی اچھے ہوتے تھے, تم غنیمت ہوتے تھے, انصاف والے ہوتے تھے, اب تو بالکل غربت ہو گیا ہے. اس نے کہا کہ بھائی تم جائے نماز پڑھ لو, تو نمازی آدمی ہے, نماز پڑھ کے آؤ, میں گھوڑے کو پکڑے رہوں گا, خادم والا کام میں کروں گا, تم پڑھ کے آ جاؤ. کچھ دیر لگی, کہا میں آ کے نہیں دے دے پڑھ رہا, آؤ. کہا آنے نہیں دے رہے ہیں. کہا کون ہی آنے دے رہا ہے. کہا جو تم کو اندر نہیں آنے دے رہا ہے, تم کو توفیق نہیں ہے. ظاہر ہے کہ بادشاہ یا امیر جو جیسا متاثر ہو وہ نمازی ہو ہی گیا ہوگا, آگے پسند نہیں ہے. میں اب کہتا ہوں کہ ایسا جملہ ہے, مجھ کو وہ آنے نہیں دے رہا مسجد سے باہر. کہا کون ہی آنے دے رہا ہے, کون وہاں ہے. کہا جو تم کو اندر نہیں آنے دے رہا, توفیق جو خداوند کی تم کو نہیں ہے, اتنے پتو مر گیا ہو, وہ ضرور نمازی ہو گیا ہو. یہ ہمارے بزرگان جی ایسے تھے. ایک خادم تھا, وزیر تھا, بادشاہ نے بلایا اور وہ چاش کے چاشی اسٹاک میں تو بیٹھا تھا, اکڑا موسم میں ہے وہ بیٹھا. تو بادشاہ نے بلایا, میں سب سے کہہ چکا تھا میں اشارہ پر بیٹھتا ہوں, سب مساج دیتا ہے, ان کو اشراق ہوتا ہے کوئی بلا لینا, میرا ٹکڑا یہاں ہے. یہاں کسی بڑی رات رکھی ہے نا, تو اشراق کا بیٹھنا بہت مشکل ہوتا ہے. یہاں بھی بیٹھنا مشکل اور حرم میں بیٹھنا مشکل اشراق ہوتا ہے. لیکن معلوم ہے آپ لوگوں کو پابند معلوم دیتا ہے. اس وقت میں نے کہا کیا کوئی شیخ کے بلا کہ مجھ کو اتنا نہ کیا کرو. میں اس وقت وہی وقت ہے تھوڑا بایا وزیر اسحاق وطن بیٹھ رہا تھا, بادشاہ نے بلایا, بلا لیا, نہیں آیا. وزیر نے کہا میں نہیں آتا, میں اللہ سے بات کرتا ہوں. اب لوگوں نے لگانے والوں نے لگایا, کسی کے باپ اس کا پیر ہے اور یہ ہے اور وہ, کہا ہوگا ضرور کہا ہوگا, لوگوں نے فوراً لگایا بادشاہ کا. جب وزیر گیا, کہا آپ کو ہم نے بلایا تھا, آپ کیوں نہیں آئے. کہا حضرت آپ کی میں نوکری کرتا ہوں, لیکن اللہ کی چاکری کرتا ہوں, جو اٹھت سے فرصت ملے گی تب آپ یہاں ہوگا. سب صحیح ہے, اس کا مطلب اور بلندی ہو گیا. اللہ کا بھی ایک حق ہے میرے دوستوں, بیوی بچوں کا بھی حق ہے, شیخ کا بھی حق ہے, لیکن اللہ کا حق سب سے بڑھ کر کے ان بنا پر اللہ کے حقوق کی ادائیگی کی ہم کو آپ کو کوشش کرنا چاہیے. میں اکیلی بات کہتا ہوں, مجھے آنا ہو جاتا ہوں اور صاف صاف بھی کہتا ہوں, اللہ تعالیٰ ہم سب لوگوں کو اپنی اصلاح کی فکر پیدا کرے. وہاں کوئی بات چلے ہی نہیں, وہ خدا ہے. بیٹھنے کا کوئی مزہ نہیں کہ جبریل بول سکے, میکائیل بول سکے. تم کو کھڑے ہو کے جواب دینا ہے خدا سے. تم نے اپنی صحت کو کہاں ختم کیا, اپنی جوانی کو کہاں ختم کیا, مال کو کہاں خرچ کیا. خدا برابر سوال کرے گا. کوئی نہ وزیر ہوں نہ وکیل ہوں, نہ کوئی وزیر ہوگا نہ کوئی وکیل ہوگا. اللہ تعالیٰ ہم سب لوگوں کو اس زمانے کے سوال جواب میں کامیاب ہوا ہے. www.revivalofiman اتنا پر دعا دی اللہ تعالیٰ سے کہ اللہ تعالیٰ ہم سب لوگوں کو اس رمضان شریف کے قدر کی توفیق دے, اور اس کے بعد بھی اپنی اصلاح کی فکر کرے. اس میں سب عوام کوئی مستثنی نہیں ہے, چاہے مولوی ہو, چاہے مولانا ہو, چاہے شیخ ہو, سب کو اللہ کے اطاعت لازم و ضروری ہے, کوئی مستثنی نہیں ہے, بلکہ زیادہ ہونا چاہیے. اللہ تعالی ہم سب کو علم بھی صحیح عطا فرمائے, علم صحیح عطا فرمائے. ایک علم غروریہ ہوتا ہے, غروریہ جو غرور پیدا کرتا ہے وہ علم نافع نہیں ہے. نبی کریم صلی اللہ علیہ وسلم فرمایا, اللہ من اعوذ بک من علم لا ينفع وقلب لا يخشع من نفس لا تشبع من دعاء لا يستجاب له. اللہ ایسا علم چاہتے ہیں جو نافع ایسا علم چاہتے ہیں جو نافع ہو اور ایسے علم سے بڑا مانتے ہیں جو نافع نہ ہو. اگر حدیثیں دعائیں یوں ہی انہوں نے دعا مانا. اسے معلوم ہوا کہ ایک علم میں نافع ہوتا ہے ایک علم میں غیر نافع ہوتا ہے. معلوم ہوا نہیں حدیث سے ثابت کرنا اس جنا پہ یہ بات ہے. چاہے آپ نہ سنے ہوں یہ حضرت بادشاہ شدہ حدیث و قرآن سے مسمت کر کے علماء دیوبند کے سامنے بیان کرتے رہتے تھے. سب علماء مشہور علماء تھے چاہے ان کو اساتذہ ہو چاہے ان کے ساتھی ہو بیان خود کو بیان کرتے رہتے تھے. تمام مولانا ملال الحق وغیرہ تھے. چاہے دیکھو میں مثال دیتا ہوں جس ذہنی پر پھل زیادہ رہتا ہے وہ ذہنی بھوکی ہوئی رہتی ہے. اسی طرح جس عالم کے اندر توازو ہوتی ہے وہ جھکا رہتا ہے اور جتنا اوپری ہے سب سے کوئی علم کے حصہ کو نہیں ملا ہے. اس کی برتری اپنی بڑائی علم کے نہ ہونے کی دلیل ہے اور علم ہونے کی دلیل ہے کہ توازو کیا کرے. یہ میں خود موجود تھا تمام علماء دیوبند سے اس پر تقریر کیا ہے. مولانا میرا لڑتا وہ سب سے بیان ہوا ہے. اللہ تعالیٰ نے ان کو طریق کی وضاحت کے لیے تیاری کیا ہے. آج ان کی سب کتابیں کوئی پڑھتا بھی نہیں. الحمد للہ معرفت مسلم امت کی چیز آ رہی ہے. تمام کتابیں میری سب بچی میری کتابوں میں بچی انہیں کی تعلیمات کی ہے. اللہ مجھے بھی عمل کی توفیق دے آپ حضرات کو بھی آپ حضرت الحمد للہ رب العالمین. اللہم صل على سيدنا محمد وعلى آله وصحبه وسلم. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم إني أسأل خير هذا اليوم وفتحه ونصره ونوره وبركته وولاه. اے اللہ ہمارے قلوب کی اصلاح فرمائے ہمارے نفوس کا تزکیہ فرمائے اور اللہ شریف کے خیرات و برکات سے ہم کو مالا مال فرمائے. یا اللہ تقوی والی صفت جو مطلوب شرعی ہے رمضان سے اس تقوی والی صفت ہمارے اندر پیدا فرمائیے. اللہ تعالیٰ ہمارے اندر زہد کی کیفیت پیدا فرمائیے قناعت کی کیفیت پیدا فرمائیے تواضع کی کیفیت پیدا کیجیے. یا اللہ ہمارے علم میں نورانیت پیدا فرمائیے. نبی اکرم صلی اللہ علیہ وسلم کا صحیح نور جو چل رہا ہے اللہ اس نور سے ہمارے قلوب کو منور فرما دیے. یا اللہ ہماری راستہ کو آسان فرما دیے. یا اللہ ہر کسی کی خیر اور بھلائی عطا فرمائیے. تمام امت مسلمہ پر خاص اپنے رحم و کرم کا معاملہ فرمائیے. تمام امت مسلمہ پریشان ہے پریشانیوں میں گرفتار ہے. اللہ پریشانیوں سے نجات دلوانے آپ ہی کی ذات ہو سکتی ہے. اس بنا پر ہم کو اپنی اطاعت کی فرما برداری کی اپنی محبت اور نسبت کی دولتوں سے مالا مال فرمائیے اور تمام پریشانیوں سے الجھنوں سے نجات کلی دے کر کے اپنی خاص نسبت سے ہم سب کو مشورہ فرمائیے. رمضان شریف کی برکت سے قرآن پاک کی برکت سے بزرگوں کی تعلیمات کی برکت سے ہم سب لوگوں کو اپنی نسبت محبت معرفت ان سے تمام سے باہر بٹ فرمائیے. ربنا تقبل منا انك انت السميع العليم برحمتك يا ارحم الراحمين. بحرمة سيدنا النبي الكريم صلى الله عليه وسلم.